मत दूर देखी आए तिम्रो नाम बोकेरा, मत दूर देखी आए तिम्रो नाम बोकेरा, संबोधन गर्दा गर्दै गई गयो गर्दा गर्दै गई गयो छोडेर, मत दूर देखि आए तिम्रो नाम बोकेर। एकै छिन त पर्खी देऊ, केही बात गरी देऊ, एकै छिन त पर्खी देऊ, केही बात गरी देऊ, मनका सारा भावनालाई दुखै न देऊ, मनका सारा भावनालाई दुखै न देऊ, ला ला ला ला। मत दूर देखि आए तिम्रो प्यार बोकेर, मत दूर देखि आए तिम्रो प्यार बोकेर, संबोधन गर्दा गर्दै गई गयो छोडेर, संबोधन गर्दा गर्दै गई गयो छोडेर, मत दूर देखि आए तिम्रो नाम बोकेर। एउटा सानो ठाउँ देऊ तिम्रो धड्कन भित्र, एउटा सानो ठाउँ देऊ तिम्रो धड्कन भित्र, पुराना ती यादहरूलाई भुलाइन देऊ, पुराना ती यादहरूलाई भुलाइन देऊ, ला ला ला ला। मत दूर देखि आए तिम्रो याद बोकेर, मत दूर देखि आए तिम्रो याद बोकेर, संबोधन गर्दा गर्दै गई गयो छोडेर, संबोधन गर्दा गर्दै गई गयो छोडेर, मत दूर